फिर्दै देउसिरे ए आइपुग्यौ आँगना देउसिरे ए थाल्यौ है माग्ना देउसिरे ए आँध्यारो राति देउसिरे ए धेरै छन् साथी देउसिरे ए चार कुने आँगन देउसिरे ए घुमेरै नाच देउसिरे ए एउटै कमर देउसिरे ए तीन ठाउँमा भाँच देउसिरे आइपुग्यो यो ठुलो घरमा माग्नलाई केही छैन शरममा आइपुग्यो यो ठुलो घरमा माग्नलाई केही छैन शरममा घरबेटीको छ मिठो बोली देलन्दाना हामीलाई मन खोली घरबेटीको छ मिठो बोली गाडी बिस्तारै हाक्नुहोस् किनकि चाँडो गए भन्न सकिन्न ढिलो गए अवश्य पुगिन्छ। जनहितको पक्षमा कालिका एफएम 95.2।